नमस्ते अनि स्वागत गर्न चाहन्छु आजको श्रृङ्खलामा। म पिपी तामाङ यहाँलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउन चाहन्छु। र आजको हाम्रो श्रृङ्खलामा एकजना महिला अतिथि हुनुहुन्छ, मेरो सबभन्दा निकटतम परम मित्र हुनुहुन्छ। उहाँको सानो छोटकरीमा परिचय दिन चाहन्छु। एकजना राष्ट्र सेवक कर्मचारी, नेपाल सरकारको कर्मचारी र पेसाले कर्मचारी, तर व्यक्तिगत जिन्दगीमा साधारण जिन्दगी जिउने तर साधारण जिन्दगी र उच्च विचार राख्ने एकजना महान महिला व्यक्तित्व आज मेरो सामने उपस्थित हुनुहुन्छ। उहाँ धादिङ जिल्ला वासी हुनुहुन्छ, अहिले धादिङ बस्नुहुन्छ। र उहाँको जिन्दगीको बारेमा कुरा गर्ने हो भने तपाईँलाई सामने फेसमा हेर्दा र उहाँको एक्सनले नै सबै कुरा तस्बिर आफै बोल्छ भने जस्तै उहाँको सबै एक्सनले नै उहाँको परिचय दिन्छ। म कुरा गर्छु मेरो परम मित्रलाई स्वागत गर्न चाहन्छु। नन अदर देन अलिसा कुमारी मम्बा, वेलकम टु माई सो। थ्याङ्क यू।